نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ولقد آتينا، اور البتہ تحقیق دی ہم نے، موسیٰ الکتاب، موسیٰ علیہ السلام کو کتاب، وجعلنا، اور بنایا ہم نے، معہو، اس کے ساتھ، اخاہو، اس کے بھائی، ہارونا، ہارون کو، وزیرا، مددگار، فقلنا، تو کہا ہم نے، اذهبا، دونوں جاؤ، الى القوم، اس قوم کی طرف، الذین، جنہوں نے، کذبوا، جھٹلایا، بآیاتنا، ہماری آیات کو، فدمرناہم، تو ہلاک کر دیا ہم نے ان کو، تدمیرا، ہلاک کرنا، وقوم نوح، اور قوم نوح، لما کذبوا، جب انہوں نے جھٹلایا، الرسل، رسولوں کو، اغرقناہم، غرق کر دیا ہم نے ان کو، وجعلناہم، اور بنایا ہم نے ان کو، للناس، لوگوں کے لیے، آیتن، ایک نشانی، وآتدنا، اور تیار کیا ہم نے، للظالمین، ظالموں کے لیے، عذابا علیما، عذاب دردناک، وعادن، اور عاد، وسمودا، اور سمود، واصحاب الرس، اور کنویں والے، وقرونا، اور قومیں، بین ذالک، اس کے درمیان، کثیرا، بہت سی، وکلا، اور سب کو، ہر ایک کو، دربنا، بیان کی ہم نے، لہو، اس کے لیے، الامثال، مثالیں، وکلن، اور ہر ایک کو، تبرنا، ہلاک کیا ہم نے، تتبیرا، ہلاک کرنا، ولقد، اور البتہ تحقیق، اتو، وہ گزرے، علی القریۃ، اس بستی پر، اللتی، وہ جو، امطرت، برسائی گئی، مطر، بارش، السو، بری، افلم، کیا بھلا نہیں، یکونو، وہ تھے، یرونہا، دیکھتے اس کو، بلکانو، بلکہ تھے وہ، لا یرجونا، نہ امید رکھتے، نشورا، جی اٹھنے کی، وَإِذَا رَأَوْكَ، اور جب وہ دیکھتے ہیں تجھ کو، اِن يَتَّخِذُونَكَ، نہیں وہ بناتے تجھ کو، یا نہیں وہ بناتے تیرا، الا، مگر، حضوا، مذاق، احاز اللذی، کیا یہ ہے وہ شخص، بعث اللہ، بھیجا اللہ نے، رسولا، رسول بنا کر، انقادہ، بے شک قریب ہے، لَيُدِلُّنَا، کہ بھٹکا دے ہم کو، अन हमारे इलाहों से लौला अगर ना अन ये बात होती, सबरना के जम गए होते हम अलैहा इन पर, वसौफा और अनकरीब यालमूना वो जान लेंगे ही ना जिस वक्त, यरौनल अजाबा वो देखेंगे अजाब को, मन कौन अदल्लो ज्यादा भटका हुआ है, सबीला रास्ते के इतबार से, अरअईता क्या देखा तुमने, मन इत्तखज़ा जिसने बना लिया, इलाहु इलाह अपना, हवा हो अपनी ख्वाहिश नफ्स को, अफ अंता क्या भला तू, तकूनो तू होगा, अलैही उस पर, वकीला कारसाज, अम तहसबु या तुम समझते हो, अन्ना कि बेशक, अक्सरहुम उनमें से अक्सर, यस्माउना सुनते हैं, औ याकिलूना या अकल रखते हैं, इनहुम नहीं वो, इल्ला मगर, कल अनाम जानवरों की तरह, बलहुम बल्कि वो, अदल्लू ज्यादा भटके हुए हैं, सबीला रास्ते के इतबार से, अलम तरा क्या तुमने देखा नहीं, इला रब्बे का अपने रब की तरफ, कैफा किस तरह, मद्दा उसने फैला दिया, अब्दुल्ला साये को, वलौ शाह और अगर वो चाहता, लजा लहू अलबत्ता कर देता उसको, साकिनन ठहरा हुआ, सुम्मा जालना शम्सा फिर बनाया हमने सूरज को, अलैहि इस पर, दलीला निशानी रहबर, सुम्मा फिर, कबदना हो कब्ज कर लिया हमने उसको, समेट लिया हमने उसको, इलैना अपनी तरफ, कब्दन समेटना, यसीरा आसानी से, वहुवल्लज़ी और वो अल्लाह वो जात है, जाला जिसने बनाया, लकुम तुम्हारे लिए, अल्लैला रात को, लिबासन लिबास, वन्नौमा और नींद, सुबातन आराम, वजालन नहारा और बनाया दिन को, नुशूरा जी उठने का वक्त, वहुवल्लदी और वो अल्लाह वो जात है, अरसला जिसने भेजा, अर्रियाहा हवाओं को, बुशरन खुशखबरी के तौर पर, बैन यदै रहमते उसकी रहमत के आगे आगे, वो अनजलना और नाजिल किया हमने, मिनस समाए आसमान से, मा अन पानी, तहूरा पाक, लिनुहयिया ताकि हम जिंदा करें, बिही साथ इसके, बलदतन शहर को, मुर्दा, वनस्पति अहो और हम सैराब करें उससे, निम्मा उनमें से जो खलकना पैदा किए हमने, अनामन मवेशी जानवर व अनासिया और इंसान, कसीरा बहुत से, व लकद और अलबत्ता तहकीक, सर्रफना हो फेर फेर के लाए हम उसको, बैनहुम उनके दरमियान, लियतबक करो ताकि वो कुछ सबक लें, फअबा तो इनकार किया, अक्सर उन्नासी अक्सर लोगों ने, इल्ला मगर कुफूरा इनकार का।